को छोरो काठमाडौँ आइपुगे रोलपाली को छोरो जोदारे मना गर सानो दिल त मेरो हिमाल जस्तै गयो जोदारे मना गर सानो दिल त मेरो हिमाल जस्तै गयो को छोरो काठमाडौँ आइपुगे बाली को छोरो।